नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, नेकपा एमाले विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन पार्टी अध्यक्ष झलनाथ खनालको समक्षमा 13 सदस्यीय कमिटी बनाएको छ। पार्टी कार्यालय बल्कम आज बिहान बसेको केन्द्रीय कमिटीको बैठकले बुधबारसम्ममा विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिन कमिटीलाई जिम्मा लगाएको हो। कमिटीमा महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञवाली, विष्णु पौडेल, शङ्कर पोखरेल तथा नेताहरू सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, भीम रावल, बेदुराम भूषाल, अष्टलक्ष्मी साक्य लगायत हुनुहुन्छ। संगठन विभागका प्रमुख युवराज ज्ञवालीले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा अध्यक्ष, 1 वरिष्ठ नेता, 3 उपाध्यक्ष, महासचिव, 5 जना सचिव सहित 11 जनाको कार्य समिति र 120 सदस्यीय केन्द्रीय कमिटी हुने प्रस्ताव गरिएको छ। यो प्रस्तावबारे केन्द्रीय सदस्यहरूले दिएको सुझाव समेटेर अध्यक्ष समजगतको कमिटीले अन्तिम टुङ्गो लगाउने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो। यस्तै आज दिउँसो 2 बजे फेरि बस्ने एमाले केन्द्रीय कमिटीको बैठकमा संगठित सदस्य नवीकरणको अवस्था र महाधिवेशन प्रतिनिधि छनौटबारे छलफल हुने भएको छ। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राजनीति नियम र विधिबाट चल्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी कास्कीद्वारा आज आयोजित भेटघाटमा बोल्दै आफू राजनीतिको फोहोरी खेलमा नलागेको बताउनुभयो। महाधिवेशनले असल नीति, विधि र नेतृत्व चयन गर्ने भन्दै उहाँले आफू पदलोप भने नरहेको बताउनुभयो। पार्टीकै नयाँ पुस्ता र मुलुकले पनि आवश्यक महसुस गरेकाले अध्यक्ष पदमा उठ्न लागेको उहाँले बताउनुभयो। अब पार्टी ठगी गरेर लुटेर र ठेकदारबाट कमिसन लिएर नभई आफै उत्पादनशील कार्य गरेर पार्टी चलाउनुपर्ने उहाँले बताउनुभयो। डाँडको राजनीति नचल्ने भन्दै उहाँले आफू 1 कार्यकालभन्दा बढी समय अध्यक्षमा नरहने प्रतिबद्धता जनाउनुभयो। प्रधान सेनापति गौरव शमशेर राणा 1 साता लामो भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ। भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणामा भारतीय सेनाको इन्डियन मिलिटरी एकाडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुन प्रधान सेनापति राणा नयाँ दिल्ली जानु भएको हो। भ्रमण दलमा उपरथि पूर्णचन्द्र थापा र सहसेनानी कृतिराज भण्डारी पनि सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालय जनाएको छ। युद्धका बेला हुने यौन हिंसालाई रोक्ने उद्देश्यले छलफल गर्न बेलायतमा आजदेखि विश्वव्यापी सम्मेलन हुँदैछ। बेलायती विदेश मन्त्री विलियम हेग र संयुक्त राष्ट्रसङ्घका विशेष दूत अभिनेत्री एन्जेलिना जोलीको पहलमा 4 दिने सम्मेलन हुन लागेको हो। विदेश मन्त्री हेगले 140 देशलाई सैन्य तालिममा यौन हिंसा विरुद्धको अभियानबारे लिखित कार्ययोजना पेश गर्न आह्वान गर्नुभएको छ। सम्मेलनमा विभिन्न देशका विदेश मन्त्री, सेना, कानुन कार्यान्वयन सम्बन्धी निकाय र गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी हुने बीबीसीले जनाएको छ। र विश्वकप फुटबलको आफ्नो अन्तिम अभ्यास खेलमा एसियाली देश दक्षिण कोरियाले अफ्रिकी मुलुक घानासँग 4-0 नराम्रो पराजय बिहोरेको छ। घानाको जितमा जोर्डन पिएरले 3 र असमोह ज्ञानले 1 गोल गरे। जोर्डनले अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गरेको यो पहिलोपल्ट हो। उनले 11 मिनटमा गोलको खाता खोले भने 53 र 89 मिनटमा गोल थपेर ह्याट्रिक पुरा गरे। सन्डरल्यान्डका पूर्व स्ट्राइकर ज्ञानले 44 मिनटमा घानाका लागि गोल गरेका थिए। घानाले यस वर्षको विश्वकप आउँदो असार 2 गते संयुक्त राज्य अमेरिकासँग खेल्दै सुरु गर्नेछ। विश्वकप फुटबलमा घाना, जर्मनी, पोर्चुगल र अमेरिका समूह जीमा छन्। यस्तै दक्षिण कोरिया भने बेल्जियम, अल्जेरिया र रसिया रहेको समूह यसमा छ। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।